अब गीत संगीत र खोज खबर को संगालो जीवन को गोरेटो मा सुनौ जबरजस्ती विवाह को दोस्रो दिनमै ज्यान हाल्न बाध्य भएकी एक युवती को कथा व्याथा। भर्खर 16 वर्षे त्यो चञ्चले उमेरमा न उनले अरू कसैसँग पिराती गाँसेकी पो थिइन्, न त बाबुआमाको जहाँ इच्छा त्यहाँ आफ्नो सुन्दर भविष्य साँचेकी पो थिइन्। तर दुर्भाग्य उनलाई बीच जङ्गलमा एक्लो पारेर कुखुरो बाख्रो लखेडीझै लखेटियो र जबरजस्ती विवाह गरेर उनका सारा सपनाहरू चकनाचुर पारियो। यो झन्डै 1 महिना अघिदेखि गाउँमै दबाउन खोजिएको गुल्मी छापा हिलेको दर्दनाक घटना हो, जुन घटना कुनै ठुलो सहर वा सम्भ्रान्त परिवारकी छोरीसँग जोडिएको घटना हुन्थ्यो भने सम्भवतः देशव्यापी रूपमा आन्दोलनको आगो बोल्थ्यो। राष्ट्रिय सञ्चार माध्यमले ठुलो महत्त्वका साथ उठाउँथे र युवतीको मुखमा तेजाब छर्किने घटनामा झैँ आवश्यक कानुनी सजायको खोजी हुन्थ्यो। तर छापाहिले जस्तो ग्रामीण समाज देशमा पनि गरिब दलितकी छोरी त्यसरी मर्नुमा त्यहाँका कतिपय ठुला ठालु भनिनेहरूलाई एउटा कुखुराको चल्लो मरेको हो कि भन्ने आभास पाइन्थ्यो। आज प्रस्तुत यो घटनाले बाल विवाह त्यसमा पनि जबरजस्ती विवाह गराउने र यी र यस्ता घटनाबाट ज्यान हाल्न बाध्य पार्ने जो कहिलाई कडा भन्दा कडा सजायको व्यवस्था आगामी संविधानमा सुनिश्चित गरिनु पर्छ भन्ने कुरा माग गर्दछ। गत केही वर्ष यता गुल्मी लगायत यस क्षेत्रका थुप्रै नारीहरू विवाह पश्चात त्यो परिवारले दिएको हेलत्तो र अनेक तनावका कारण आत्महत्या गर्न बाध्य भएका घटनाहरू वृद्धि हुँदै आएका छन्। त्यस्तै जबरजस्ती विवाहका कारण पनि थुप्रै चेलीहरू घर छाडेर नारायकीय जीवन बिताउन वा ज्यान हाल्न बाध्य भएका छन्। त्यसको पछिल्लो उदाहरण हो छापा हिलेको जङ्गली युग दर्शाउने जङ्गली विवाह काण्ड। त्यस जङ्गली विवाह काण्डले जङ्गलमै नारीको अस्तित्व हरण भएको छ, जङ्गलमै नारीको इच्छामा जबरजस्तीकरण भएको छ र जङ्गलमै नारीको ज्यानै हरण भएको छ। आजको युगमा यति डरलाग्दो घटना सदरमुकाम नजिकैको गाउँ छापाहिलेमा घट्दा पनि अधिकार कर्मीहरू बीच यो ठुलो चिन्तन र बहसको विषय बन्न सकेन। यसर्थ अब अधिकार कर्मी बीच यो चिन्ता र बहसको विषय बनोस् र आगामी दिनमा अरू कुनै चेलीहरू जबरजस्ती विवाहका कारण अकालमा ज्यान हाल्न परोस् भन्ने आग्रहका साथ आजको जीवनको गोरेटोमा छापा हिलेको त्यसै जङ्गली विवाह काण्ड उठान गर्दैछौँ। आज सिन्दुर पोते रातो साडीमा सजिएकी बेउली दोस्रो दिन रक्ताम्य अवस्थामा लास देख्नु पर्दा कसको आँखा नरसौला। गत चैत्र 23 र 24 गतेका दिन गुल्मीको छापा हिलेमा त्यही दर्दनाक भिन्न भिन्न दृश्य देखेर स्थानीय बासीमा कोलाल मचियो। कठै बर हिजो मात्रै बेउली बनेकी गीताको आज भिरमा लास भन्दै मजेत्रोले आँसु पुस्ने महिलाहरू र उनीहरूलाई सम्झाउन खोज्ने पुरुषहरूका समेत आँसु खोसिरहेका थिए। तर त्यसको 2-4 दिन नबित्दै गीताको विवाह र दोस्रो दिन उनको मृत्यु कुखुराको चल्लो सोरी हुँदै गयो। गीता अर्थात् छापाहिले गाविस वडा नम्बर 3 की गोठे विश्वकर्माकी 16 वर्षीय छोरी जसलाई सोही गाविस वडा नम्बर 8 हिले गाउँका 23 वर्षीय राहुल विश्वकर्माले त्यस गाउँको बीच जङ्गलमा सिन्दुर हालेर चैत्र 23 गते आइतबार जबरजस्ती बेहुली बनाएर घर लगेका थिए। त्यसको अघिल्लो दिन शनिबार राहुल सहितका 4-5 जना गीतालाई माग्न उनका बाबुआमा कहाँ पुगेका थिए। छोरी तल हजुरबुवासँग बसे, तलै जानुहोस् र हेर्नुहोस् दुबईको मन परापर भयो भने कुरा अगाडि बढाउला, नत्र हामी केही भन्न सक्दैनौ भनेर गीताका बाबुआमाले उनीहरूलाई बिदाबारी गरेका थिए। त्यहाँबाट हिँडेका राहुल लगायतका केटी मगन्तीहरू तल हजुरबुवासँग भेट गरे। त्यति बेला गीता घरमा थिएनन्। हजुरबुवाले गीता घर छैन, बुधबारको दिन आउनुहोस् भनेर पठाए। त्यस दिन गीता औषधि ल्याउन छापाहिले स्वास्थ्य चौकीमा पुगेकी थिइन्। त्यो सुईको पाएर राहुलहरू उनै आउने बाटोतिर लागे। गीता स्वास्थ्य चौकीबाट फर्किँदै थिइन्। बीच जंगलमा आइपुगेकी गीतालाई राहुलकी माइजू पर्ने दीपा विश्वकर्माले फकाउन थालिन्। गीताले विवाह गर्न मानिनन्। उनी दुई तीन पटक भाग्दा पनि बाख्रो लखटे झै लखटेर राहुललाई सिन्दूर हाल्न लगाइन्। गीता रोइन कल्लाइन्, तर उनलाई गुहार दिने कोही भएन। अन्तत जबरजस्ती राहुलको घरमा लगियो र बेहुली बनाएर सजाइयो। चर्खा जस्तै मान्छेको जुनी हो, कसलाई के थाहा भोलि के हुने हो। हाँस बोला आगे सारे पछि फोनमा त्यहाँबाट मुक्त गराइदिन बाबु आमासँग गुहार मागिन। अर्को दिन बिहान बाबु आमा गीतालाई भेट्न आए। कसैले भित्रै सकेकी छोरीलाई फर्काएर लैजान पनि मुस्किल। यता घर पट्टिकालाई पनि इज्जतको सवाल। यी यावत कारणले बाबु आमा त्यहाँबाट हिँडे। त्यसको केही बेर पछि दौडिँदै दौडिँदै जङ्गल बीचको अनकन्टार लोसेको भिरमा पुगेपछि फिल्मी शैलीमा एक दुई तीन गर्दै गीताले हाम फालेर ज्यान हालेको खबर सुन्नु पर्यो। करिब 200 मिटर तल लोसेको भिरमा रक्ताम्मे लडेकी गीताको प्राण पखेरु त गइसकेको थियो। तर अघिल्लो दिन पहिरिएको सिन्दूर पोतेर ओठको लाली भने जस्ताको त्यस्तै थियो। गीताले मन पराएको खण्डमा लगनको महिना वैशाखमा आफ्नै हातले अनमनाउन चाहेका बाबु आमा चैत्र महिनामै गीताको त्यो दर्दनाक घटना देखेपछि अचेत हुन पुगे। अहिलेसम्म पनि गीताका बाबु र हजुर बुवा बेला बेलामा अचेत हुँदै थला परेका छन्। त्यसरी जबरजस्ती विवाह गर्ने र गराउनेहरूलाई कारवाही हुनुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएका गीताकी आमा रमा विश्वकर्मा र उनका दाजु अम्मन बिक जबरजस्ती विवाह गर्ने गराउने राहुल र उनकी माइजू दीपा विश्वकर्मा सँग यस्तो सवाल जवाब गर्दै थिए। भन्ने जो मरेर जाने अन्त गइहाले, बाँकी गाला त दिक्क छ नि। सम्झने कुरो यति हो, सबैको होइन भयो, छोरी होला नाति होला यही सम्झिनु। तपाईँको एकमा भएको मिल्नेको कुरा न्यायमा, उसका न्यायमा जानुहुन्छ, न्यायमा जानुहुन्छ, मिल्नु कसरी जानुहुन्छ, मिल्नु कसरी जानुहुन्छ। मेरो बहिनी कहाँ जाँदा आज तपाईँको छोरा जानुहुन्छ भने मिल्ने जग्गा जानुहुन्छ, भोलि तपाईँको छोरा त्यस्तै हुन्छ, मेरो बहिनीको जग्गा त्यस्तै हुन्छ। तपाईँ मिल्न जानु त न्याय कोर्न जानु। मेरो बाबाले खाना खान छैन, पानी पिउन छैन, बहिनीको साथसाथ बाबाको पनि कहीँ यसो घटना नघट्ने भने ऊ तेस्रो चिन्ता हामीलाई खडा हुन्छ। तपाईँहरूले गर्दाखेरि एउटाको त गइहालेको, अब दुसराको पनि जाने स्थिति आइसक्यो। विवाहको दोस्रो दिन गीताले भीरबाट हाम फालेर ज्यान हालेपछि जबरजस्ती विवाह गराइदिएकी दीपा विश्वकर्मा र विवाह गर्ने राहुल विश्वकर्मा प्रहरी खोरमा रहनु पर्यो। त्यसबाट बल्ल चेत पस्यो उनीहरूलाई र गल्ती स्वीकार गर्दै थिए। भागलान भनेर कुण्डी लगाइदिएको, भित्रको त छैन बाहिरको मात्रै छ। उनीहरू गल्ती स्वीकार गरून् कि त पाउ परुन्, तर छोरी गुमाएकी आमालाई भने सही साध्य थिएन। विवाहको दोस्रो दिन ज्यान गुमाएकी उनै छोरी गीता प्रतिको कलेश बोक्दै उनै आमा रमा विश्वकर्मा पकार खान दिने मान्छे छैनन् तिनी छोरा छोरीलाई। म कसो गरौँ, मैले निया नपाउने, मैले कसरी नपाउने, मैले निया मैले पाउँदै पाउन केही तिमीलाई केही नि क्षतिपूर्ति केही मिल्दैन भन्ने जौनाले त्यही भन्ने मलाई गरिब देखेर मलाई हेपेर रुकुमबासी यहाँ घर बसी त्यही पर्लानी उहाँ चिसा पानी भन्नेमा उहाँ पनि आगोलाई भयो। त्यहाँदेखि फेरि त्यहीँ घर बाका घरका आसपास त्यहीँ बसिछु यस्तै बुकुरामा घर बनाउनु सकी छैन। अहिले ती 16 सालकी छोरी यस्तो हुँदाखेरि झन् मलाई, म छोरी त गइदिएँ त्यसैको साथै जाँदा मलाई भएछ, मलाई म त हतार छ, म जान्छु म बोक्दिनँ। अनि एउटा कुरा मान्छे मान्दिनँ भने मैले तिनी कुरा मैले बुझिसकेँ, मैले मान्दै मान्दिनँ। तिमीलाई जबरजस्तीको कुरा छैन नि यहाँ त मलाई नरोक भन्दा भन्दै त्यो दुगुदी आएर छोपी छोपेर त्यहाँबाट फुत्केर दुगुरे। फुत्केर दुगुँदाखेरि फेरि पनि ओह्रा त्यो सिन्दुर हाली केटालाई राखिकी होछि तर ओह्रा आउँदाखेरि त्यो केटो खडा भएको बाटोमा त्यहाँदेखि छोप भन्छ छोप त्यसलाई गीतालाई छोप भन्दाखेरि छोपो फेरि पनि आएर त्यसले कर्णपुरी हात लगाइदिएर मलाई सिन्दुर त्यसैले हात लगाएर माथि लगाइदिई त्यहाँबाट त्यो सिन्दुर पनि पखालेर मैले मेरो टाउकामा मै आफै ढुङ्गाले हानेर म फुत्केर दुगुरेँ। त्यहाँबाट यहाँबाट परै गइथेँ र फेरि मान्छेको कुन गएर मलाई छोपेर तेरा घर जानु पनि तेरा बाउ आमा तेरा बाउ मर्छन् जाने हुन्न भयो मेरो घर घर बस्लिस आज रात भोलि जालिस तेरो घर भनेर लै। त्यहाँबाट सर सर्दै केटाको घर लै म जाँदै जान्न भन्दा नि उहाँ गएर भित्राउने अब सिन्दुर हालेपछि अब भित्राउने गर्न कपडा पहिरिने भने मैले पहिरिँदै पहिरिन्न मैले सिन्दुर पनि हाल्दिनँ। यो केटालाई मनै परे छैन त जबरजस्ती यो कुरा छँदै छैन सिन्दुर हाल्यो त मैले गर्दै गर्दिनँ यो काम भनेर बसिन् बसेर म ननिदाउँ जरी ढोका लगाइदिए थिएनन्। निधाएभेष गरेर म यस्तै चाच्चेँ त्यहाँबाट बाहिरबाट चाबी पड्काइदिए अर्कन दिन आउनुहोस् बुवा आउनुहोस् मलाई लिउन आउनुहोस् नत्र म झुन्नेर मर्छु मलाई यस्तो बाटोघाटो यस्तो गर भनेर रुन्थे। छोरी रुन्न गर छोरी हामी आउँछौँ लिउन भनेर हामीले बन्द गरी लु फटाफट आउनुहोस् भनेर हामी उहाँ भर्खर पहुँचेर अब के हो छोरी तँलाई कहिले फोन गरेर टिटी गरेर गएका औषधी लिउन होइन भन्ने मैले कुरा त तेरा मुखाट बुझ्न पर्यो भन्दाखेरि जबरजस्ती हो बुवा मलाई यसलाई मनै छैन मैले बिहा गर्ला भनेर म आइकिन भन्दै रुँदा रुँदै कोही मान्छेले पारी डाकेर उसे उहीँबाट गएर एकदम छलङ हानी अब यस्तो घटना भयो भन्ने हामीले बल्ल सुनेकामा हामीले थाहा खबर छैन त्यसलाई देखेका नि होइनौँ त्यहाँबाट निस्केर गएको किन गएका साथीहरूले सँगसँगै सुत्यौँ। अब यहाँबाट निस्केर माथिर गएथ्यौँ हामी त्यहाँ त्यही साथीलाई भेट्न जान्छु भनेर निस्केर हिँडिन् भनेका हुन् उहाँका मान्छेले ऊ निछटिसकेपछि गइसकेपछि अब मेरो छोरी अब कहाँ हालिदिउँ के गर्यौँ रातभर त थुनेर राख्यौँ अहिले हामी आउँदा बित्तिकै कहाँ छुपायौँ भनेर मैले भन्दाखेरि हामी त बाबा आमा छौँ जान्छु भनेर निछटिदिनु भन्छन् साथीलाई भेट्न जान्छु भनेर गएकी हुन् यहाँबाट भनेर तपाईँकी आमा बुवा त यता बस्नु छ भन्दा भन्दै साथीलाई भेटेर आउँछु भनेर गएकी हुन् भन्छन्। हामीलाई थाहा भएन सिन्दुर हालेपछि उतै लान्छ मामले भनेर लै उतै अब 5 दिनको निक्लियो भन्ने सुने काम गर सिन्दुर हाल्दा त अर्कन दिन मर्ने भए मेरो छोरी पोल्ले मर्थी तिनीका काण्डले गर्दाखेरि मेरो छोरी मरिक्यो हाम फाल्ने पोल्ले फाल्थे निया पाउने कि नपाउने छोरी त मरेर गइहाली मैले निया पाउने त मेरो छोरीले बाटोघाटो पाउली भनेर मैले यति गर्न आइछु। मलाई सपना पनि भन्छु मम्मी मलाई त बाटोघाटो यस्तो गर मैले केही नियन पाउने कि नपाउने मम्मी तपाईँ गएर अगाडि बोलिदिन पर्छ मैले बाटोघाटो पनि पाइ छैन मैले थाहा बास पाइ छैन अझै तपाईँको चात छु म भन्छु खालि सपना खालि त्यही भन्दै रुँदै गर्छु खालि हुन्थ्यो मलाई बोल्न पनि आउन त्यही छोरी आउँछु नजर वरिपरि जत्रोसुकै मम्मी मैले जत्रोसुकै मैले बाटोघाटो पाइ छैन मैले थात बास पनि पाउन्न मलाई यतिकै बाटो खुलाइदिनुहोस् मम्मी भन्छु जत्रोसुकै त्यही भन्दै रुँदै गर्छु